نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. واضرب، اور بیان کیجیے. لهم، ان کے لیے. مثلا، ایک مثال. رجلین، دو لوگوں کی. جعلنا، بنائے ہم نے. لأحدهما، ان دونوں میں سے ایک کے لیے. جنتین، دو باغ. من عناب، انگوروں کے. وحففناهما، اور گھیر لیا ہم نے ان دونوں کو. بنخل، کھجوروں کے ساتھ. وجعلنا، اور بنائے ہم نے. بینہما، ان دونوں کے درمیان. زرعن، کھیت. کلتا الجنتین، دونوں باغوں نے. آتت، دیے. اکلہا، اپنے پھل. ولم تظلم، اور نہ کمی کی. منہ، اس میں سے. شیئا، کچھ بھی. وفجرنا، اور پھاڑ دی ہم نے. خلالہما، ان دونوں کے بیچ. نہرا، ایک نہر. وکانا، اور تھا. یا ہوا. لہو، اس کے لیے. ثمر، پھل. ابلیک، نفع. فقال، تو کہا. لصاحبہ، اپنے ساتھی کو. وہو یحاورہ، اور وہ اس سے بات چیت کر رہا تھا. انا، میں. اکثر، زیادہ ہوں. مل کا، تجھ سے. مالن، مال میں. واعز، اور زیادہ عزت والا. نفرا، اولاد میں. ودخل، اور وہ داخل ہوا. جنتہ، اپنے باغ میں. وہوا، حالانکہ وہ. ظالم، ظلم کرنے والا تھا. لنفسہ، اپنی جان پر. قال، کہنے لگا. ما اظن، میں نہیں سمجھتا. ان تبیدہ، کہ ہلاک ہوگا. ہادی، یہ. ابدا، کبھی بھی. وما اظن، اور میں نہیں سمجھتا. الساعت، کہ قیامت. قائمتن، آنے والی ہے. ولئن، اور البتہ اگر. رددتو، میں لوٹایا گیا. الی ربی، اپنے رب کی طرف. لأجدن، البتہ میں ضرور پاؤں گا. خیرن، بہتر. منہا، اس سے. منقلبا، لوٹنا، یعنی انجام. قالا، کہا. لہو، اس کو. صاحبہ، اس کے ساتھی میں. وہوا، اور وہ. یحاورہ، اس سے بات کر رہا تھا. اکفرتا، کیا تو انکار کرتا ہے. باللذی، اس ذات کا. خلقک، جس نے پیدا کیا تجھ کو. من تراب، مٹی سے. ثم، پھر. من نطفت، نطفے سے. ثم، پھر. سواک، बनाया तुझको, रजुला एक मर्द एक शख्स, लेकिन ना लेकिन, वल्लाहु वो अल्लाह, रब्बी मेरा रब है, वला और नहीं, उशरिकु मैं शरीक ठहराता, बिरब्बी अपने रब के साथ, अहदा किसी एक को, वलौला और क्यों ना, इस दखलता जब तुम दाखिल हुए, जन्नता का अपने बाग में, कुलता कहा तूने, माशा अल्लाह माशा अल्लाह जो चाहे अल्लाह, ला कुव्वत नहीं कुव्वत, इल्ला बिल्ला मगर साथ अल्लाह के, इन तरह ने अगर तुम देखते हो मुझको, अना कि मैं, अकल्ला कमतर हूं, मिनका तुझसे, मालन माल में, वलदन और औलाद में, फअसा तो उम्मीद है, रब्बी से मेरा रब, अयुक्तियनी दे दे मुझको, खैरन बेहतर, मिन जन्नत का तेरे बाग से, वयुरसिला और भेजे, अलैहा उस पर, हसबानन एक अजाब, आफत मिन समाय आसमान से, फतुसबहा तो हो जाए, सईदन मैदान जलकन साफ, औ या युसबहा हो जाए, माउहा पानी उसका, गौरन गहरा, फलन तो हरगिज नहीं, तस्तती आ तुम इस्तेतात रखते, लहू उसके लिए, तलबा तलब करने की, वह उहीता और वो घेरा गया, बिसमरे साथ अपने फल के, असबहा तो हो गया, युकल्लिबु उलट पुलट करने लगा, कफ़ाई ही अपनी दोनों हथेलियां, अला ऊपर, माँ जो, अनफका उसने खर्च किया था, सीहा उसमें, वहिया और वो, खावियतुन गिरी पड़ी थी, अला उरुशिहा अपनी छतों पर, वयकूलु और वो कह रहा था, या लैतनी ऐ काश के मैं, लम उशरिक नम शरीक ठहराता, बिरब्बी अपने रब के साथ, अहदा किसी एक को, वलम तकुन और न थी, लहू उसके लिए, फिअतुन कोई जमात, यंसुरु नहु जो मदद करती उसकी, मिन दूनिल्लाह अल्लाह के सिवा, वमा काना और न था वो, मुंतसिरा अपनी मदद करने वाला, बदला लेने वाला, होना लेका उसी जगह, अलवलाया तो मदद, लिल्लाही अल्लाह के लिए है, अलहक बरहक, हुवा खैरुन वो बेहतर है, सवाबन बदले के तबार से, व खैरुन और बेहतर है, उकबा अंजाम में, अंजाम के एतबार से, वद्रिब और बयान करो, लहुम उनके लिए, مثل الحياة الدنيا، دنیا کی زندگی کی مثال، کما پانی کی طرح، انزلناہ اتارا ہم نے اس کو، من السماء آسمان سے، فاختلط تو مل گئی، بہی ساتھ اس پانی کے، نبات الارض نباتات زمین کی، فاصبح تو وہ ہو گیا، حشیمن ریزہ ریزہ، تزروہ اڑاتی ہیں اس کو، الریاح ہوائیں، وکان اللہ اور ہے اللہ تعالی، علی کل شیئن ہر چیز پر، مقتدرہ قدرت رکھنے والا، المال مال، بل بنونا اور بیٹے، زینت الحیات الدنیا دنیا کی زندگی کی رونق ہے، بل باقیات اور باقی رہنے والیاں، الصالحات نیکیاں ہیں، خیرن جو بہتر ہیں، عند ربک تیرے رب کے نزدیک، ثوابن ثواب کے اعتبار سے، وخیرن اور بہتر ہیں، عملا امید کے اعتبار سے، ویوما اور جس دن، نسیرو ہم چلائیں گے، الجبالا پہاڑوں کو، وتر الارض اور تم دیکھو گے زمین کو، بارزتن کھلی ہوئی، وحشرناہم اور ہم اکٹھا کر لیں گے ان کو، فلم پھر نہیں، نغادر ہم چھوڑیں گے، منہم ان میں سے، احدن کسی ایک کو، وأردو اور وہ پیش کیے جائیں گے، علی ربک تیرے رب پر، صفا صف در صف، لقد البتہ تحقیق، جئتمونا آ گئے تم ہمارے پاس، کما جیسا کہ، خلقناکم پیدا کیا ہم نے تم کو، اول مرتن پہلی بار، بل زعمتم بلکہ سمجھا تم نے، گمان کیا تم نے، اللن کہ ہرگز نہیں، نجعل ہم نے بنایا، لکم تمہارے لیے، موعدا وعدے کا وقت، وَوُضِعَ الْكِتَابُ اور رکھ دی جائے گی کتاب، فَتَرَى الْمُجْرِمِينَ تو تم دیکھو گے مجرموں کو، مشفقین ڈر رہے ہوں گے، مما اس سے جو، فی ہی اس میں ہے، وَيَقُولُونَ اور وہ کہیں گے، یا ویلتنا ہائے افسوس ہم پر، مال ہذا الکتاب کیا ہو گیا اس کتاب کو، لا یغادر نہیں چھوڑتی، صغیرتن کوئی چھوٹی چیز، ولا کبیرتن اور نہ کوئی بڑی چیز، الا مگر، احصاها اس نے گھیر رکھا ہے اس کو، شمار کر لیا ہے اس کو، ووجدو اور وہ پا لیں گے، ما عملو جو انہوں نے عمل کیے، حاضرا حاضر، ولا یظلم اور نہ ظلم کرے گا، ربو کا تیرا رب، احدا کسی ایک پر، و اور اس جب، قلنا کہا ہم نے، للملائكة فرشتوں سے اسجدوا سجدہ کرو لآدم آدم علیہ السلام کے لیے فسجدوا تو ان سب نے سجدہ کیا الا ابلیس سوائے ابلیس کے کان تھا وہ من الجن جنوں میں سے ففسق تو اس نے نافرمانی کی عن امر ربه اپنے رب کے حکم سے افتتخذونه کیا بھلا تم بناتے ہو اس کو وذریته اور اس کی ذریت کو اولاد کو اولیاء دوست مددگار من دونی میرے سوا مجھے چھوڑ کر وہم حالانکہ وہ لکم تمہارے لیے عدوون دشمن ہے بئسا کتنا برا ہے للظالمین ظالموں کے لیے بدلا بدل ما اشہدتہم میں نے نہیں حاضر کیا تھا ان کو خلق پیدائش میں السماوات آسمانوں کی والارض اور زمین کی ولا اور نہ خلق پیدائش میں انفسہم ان کے نفسوں کی وما کنت اور نہیں ہوں میں متخذ بنانے والا المضلین گمراہ کرنے والوں کو عزودا مددگار ویوم اور جس دن یقول وہ کہے گا نادو پکارو شرکائی میرے شریکوں کو الذین وہ لوگ زعمتم گمان کرتے تھے تم فدعوہم تو پکارو ان کو فلم یستجیبوا لہم نہ وہ جواب دیں گے ان کو وجعلنا اور ہم بنا دیں گے بینہم ان کے درمیان موبقا ہلاکت کی جگہ ورآ اور دیکھیں گے المجرمون مجرم النار آگ کو فظنوا تو وہ سمجھ لیں گے انہم بے شک وہ مواقعوہا گرنے والے ہیں اس میں ولم یجدو اور وہ نہ پائیں گے انہا اس سے مصرفا لوٹنے کی جگہ بچنے کا راستہ ولقد اور البتہ تحقیق صرفنا پھر پھر کے بیان کی ہم نے فی ھذا القرآن اس قرآن میں للناس لوگوں کے لیے من کل مثل ہر طرح کی مثال میں سے وکان الانسان اور ہے انسان اکثر شیء زیادہ ہر چیز سے جدلا جھگڑنے والا وما منع الناس اور نہیں روکا لوگوں کو ان یؤمنوا کہ وہ ایمان لائیں اس جب جاءہم آئی ان کے پاس الہدا ہدایت ویستغفروا اور بخشش مانگے ربہم اپنے رب سے इल्ला मगर अन किस तकतिया हम आ जाए उनके पास, सुन्नतुल अव्वलीन तरीका पहलों का, अव यातियहुमुल अजाब या आए उनके पास अजाब, कुबुला सामने से, वमा और नहीं, नुरसेलु हम भेजते, अलमुरसलीना रसूलों को, इल्ला मगर, मुबशरीना खुशखबरी देने वाले, वमुनजरीना और डराने वाले, वयुजादिलुल्लज़ीना और झगड़ते हैं वो लोग, कफरू जिन्होंने कुफर किया, बिलबातिल साथ बातिल के, लियुदहिदू ताकि जायल कर दें, फिसला दें, बिही साथ इसके, अलहक हक को, वत्तखजू और उन्होंने बना लिया, आयाती मेरी आयात को, वमा उन्दिरू और जिससे वो डराए गए, हुजुआ मजाक, वमन अजलम और कौन बड़ा जालिम है, मिम्मन उससे जो दुख किरा नसीहत किया गया, बेआयाति रब्बी ही अपने रब की आयात के जरिए, फआरज़ा तो उसने एराज बरता, अनहा उससे, वनसिया और भूल गया, मा कद्दमत जो आगे भेजा, यदाहू उसके दोनों हाथों ने, इन्ना बेशक हमने, जालना बनाए हमने, अला कुलूबिहिम उनके दिलों पर, अकिन्नतन गिलाफ अय्यफ़क़हूहू कि न समझ सके उसको, वफी आज़ानिहिम और उनके कानों में, वक्रा बोझ है, व इन तदउहुम और अगर तुम पुकारो उनको, इलल हुदा हिदायत की तरफ, फलन यहतदू तो हरगिज हिदायत न पाएंगे, इजन तब अबदा कभी भी, व रब्बू का और रब तेरा, अलगफूरू बख्शने वाला है, रहमा साहिब रहमत है, लव यो आफिदु हम अगर वो पकड़े उनको, बिमा कसबू बवजह उसके जो उन्होंने कमाई की, लाज जला अलबत्ता जल्दी देगा, लहुम उनको अलअजाब अजाब, बल लहुम बल्कि उनके लिए, मुआइदुन वादे का एक वक्त है, नहीं जिदू हरगिज न पाएंगे, मिंदू नहीं उसके सिवा, मऊ इला लौटने की जगह, वतिलकल कुरा और ये बस्तियां, अहलकना हम हलाक किया हमने इनको, लम्मा जब, वलमू उन्होंने जुल्म किया, वजालना और बनाया हमने, लिमहले की हिम उनकी हलाकत के लिए, मौइदा एक मुकरर वक्त।